नमस्कार हार्दिक अभिवादनम सिंह स्वागतम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कल्ला पारिन्छन् हाम्रा विष्णु नाति त्यस्तै चाहिँ कल्ला पारिछु म दिलुवा बाजे हो आज पनि तपाईँलाई जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा चाहिँ स्वागत गर्न हामी आइसकेका छौँ। तपाईँ यति बेला चाहिँ नि अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट्ज सुन्दनु भएको छ। अब दिलुवाबाजीसँग टक्क बसेर दिलुवाबाजीका जिन्दगीका रमाइला रमाइला कुराकानी सुन्न पाउँदाखेरि तपाईँलाई पनि बेतोडले मजा आउन सक्छ होइन। त्यसैले पनि अब एउटा चाहिँ के छ खराबी भने सुरुवातमा एउटा नराम्रो बानी छ कृष्ण दाजुलाई ट्याक्कै थाहा छ त्यो नराम्रो बानी गाना सुन्ने सुनिहालौँ त्यसपछि कुराकानी अगाडि बढाउला। कस्तो मजाको गर्थे मयलो बैगुनी पनि हुन्छन् साथी नभई पनि हुँदैन अरे त्यही भएर त चाहिँ नि के अरे के भन्नु लाग्थ्यो भसक्कै हुने एउटाले सोधे ए दाइ तपाईँले किन बाइक यति स्पिडमा हाँक्नु भएको भनेर सोधेको उसले भनौँ हेर्नु भाउ यो चिठी एकदम अर्जेन्ट पुऱ्याउनु पर्ने रहेछ हुलाकी हुँ क्या म त्यही भएर एकदम स्पिडले कुदाएको भन्छ अनि फेरि उसले सोध्यो अनि कहाँसम्म हो त नि यो पुऱ्याउनु पर्ने चिठी भनेर सोध्यो उसले भन्यो त्यही त नि त्यही हतारले गर्दा त त्यो चिठी हेर्नै भ्याएन पहिला जाउँ न कहाँ पुगिन्छ अनि ओहो अचम्म पहिला ठेगाना हेरेको यो ठाउँमा जाने भनेर लाग्यो नि त ठेगाना हेर्नु पनि छैन केही पनि छैन त्यस्तो छ। अनि इतिहास विषयको पढाइ भइरहेको थियो शिक्षकले भने ल भने त बाबु नालापानीको लडाइँमा बलभद्र कुँवर कसरी लडेका थिए भनेर शिक्षकले सोधे बिचरा विद्यार्थी नालायक रहेछ पढेको त केही ध्यान नदिने अनि सुब्बाले दिदी कोठेर भन्यो हजुर सर नालापानीको युद्धमा नाला फुटेर पानी बाहिर निस्किँदा चिप्लेर लडे होला नि सर भगवान् यस्तो छ के भन्ने, त्यही भएर के भयो भन्नुहुन्छ भन्दाखेरि एउटा कुरो सुन्नुहोस्, आजभोलि अब शैक्षिक सामग्री नै चेन्ज गर्नुपर्ने भयो छ अरे। एउटा नातिले अहिले भन्यो, ए बाबु ल पढ्न जाने हौ भनेर सोधेँ, सानो बाबु जानेछु बाजे भने, ल तानाबाजी लैले भने त भने त कस्तो सुनायो भने उसले मलाई सुनायो कि, अब त्यो सम्झिहाल्यो अहिले, ए ताराबाजी लै लै काङ्ग्रेस आए घोडा, एमाले आए डोली, सुशील खनाल र ओली, संविधान आउँछ भन्छन् भोलि, पिआरडिबी सुटुक्क, नुन तेल बिजुली कुटुक्क, बजेट सबै सुपुक्क, जनता बिचरा लुटुक्क, ए माओवादी भन्छ म्याउ म्याउ, त वैद्यमा भन्छन् ऊ छुट्याउ अरे। ए भगवान् के लगाएर भने के लगायो अब यो जमाना अनुसारको चाहिँ कुराकानी गरे। अनि त्यसपछि लिएर गएर तपाईँहरूले साँच्चै कुराकानी सुनाउँदै थिएँ, एउटा हाम्रो के भन्छ पन्जाबी सरदारजी हुनुहुँदो रहेछ, सरदारजीको 12 सन्तान, अनि 12 सन्तानमा 11 सन्तानको अनुहार चाहिँ सबैको मिल्ने, एउटाको नमिल्ने, अनि त्यो विषयमा सरदारको आफ्नो श्रीमतीसँग खुब झगडा हुँदो रहेछ। त्यस्तै झगडा हुने हुने क्रममा अब त्यो सरदार बुढो भयो, उसले जिन्दगीभरि पनि त्यो एउटा बच्चा चाहिँ कसको रहेछ भन्नु मलाई कन्फ्युज भइरह्यो। जब उसको मृत्यु हुने बेला भयो, अन्तिम अवस्थामा थियो, अनि उसले भने सरदार श्रीमतीले भने, ए बुढी म मर्ने बेला भयो भन्, मर्ने बेला त भन् यो बच्चा कसको हो भने, श्रीमतीले भने हजुरकै हो ल जे कसो हौ हजुरकै हो भने, त्यसपछि फेरि सरदारजी कराए नचाहिने कुरा गर्थेस्, त्यसो भने यो 11 अनुहार एउटै यसको चाहिँ किन मिलेन भने, त सरदारको श्रीमतीले भनिन् यो चाहिँ अनुहार नमिल्छ पक्कै तपाईँकै हो त्यो, बरु बाँकी 11 चाहिँ तपाईँको होइन। त्यही भएर अब पहिला पो कर्म गर फलको आशा नगर भनेर गीतामा लेखिएको छ भनेर भनिन्थ्यो, अब अहिले त कस्तो आयो, इक्जाम देऊ रिजल्टको चिन्ता नगर, हरेक केटीलाई प्रपोज गर रेस्पोन्सको चिन्ता नगर, केटी जिस्काऊ स्यान्डलको चिन्ता नगर, किनकि आधुनिक प्रेम गीतामा लेखिएको छ कर्म गर अनि फलको आशा नगर। कुरो पनि जति सुन उति हाँसो लाउँछ गाडी, अनि त्यस्तै चाहिँ नि के भन्छ भन्दाखेरि कथा सुन नि नसुन अलि कथै लामो भयो याद आयो फेरि। अब त्यसपछि कुरो के पर्छ भन्दाखेरि टिचरले विद्यार्थीको हातमा 5 लड्डु दिए अनि अर्को हातमा 5 लड्डु दिए भने तेरो हातमा कतिवटा लड्डु हुन्छ भनेर विद्यार्थीले सोधे, अनि विद्यार्थीले भन्यो सर मेरो हातमा 10 लड्डु अड्दै अड्दैन भने, अनि टिचर झनक्क रिसाए सोच न सोच तेरो बाबुको के जान्छ भनेर भनिदिइहाले, अनि फेरि टिचरले सोधे अब त्यो 10 लड्डु मध्ये 5 मैले झिकेँ भने तेरो हातमा कतिवटा लगिरहन्छ भनेर फेरि विद्यार्थीले सोधे, विद्यार्थीले भने 20 भन्थ्यो, अब भन्नु पनि 5 टिचर भने कसरी हुन्छ 20 नचाहिने कुरा गर्छस् भनेर, त विद्यार्थी पनि के काम आजकलका सोच न सोच सर तेरो बाबु चाहिँ के जान्छ अरे। ए अन्त मजा, दुईवटा एकदम मिल्ने साथी रहेछन्, एउटा साथीले भन्यो ओइ सुन न आज मेरो गर्लफ्रेन्डको बर्थडे छ क्या, के थियो होला यार भन्न भाइ भन्न भनेर भन्यो, अनि उसको साथीले भन्यो होइन है कति छ तेरो गर्लफ्रेन्ड है कति कति भनेर सोध्यौ, अनि उसले फेरि अर्को भन्यो एकदम चुवा छ नि यार संसारकै परम सुन्दरी, यति राम्री छ कि यति राम्री छ कि यति राम्री छ कि त्यसको त कुनै सीमा नै छैन, बरु भन्न यार गिफ्ट चाहिँ के दिने होला भनेर भन्यो फेरि, अनि अर्को साथीले भन्यो त्यस्तो संसारकै सबभन्दा राम्री चुवाकै छ भने त ल मेरो मोबाइल नम्बर दे त्यति पछि पुग्छ। त्यसपछि के अरे एउटा केटाले क्लासमा चाहिँ एउटा केटीलाई भने जानियो मैया भनेर जिस्काए, अनि केटी रिसाएर हिँड्छ हौ हिँड भनेर भन्यो नि। अनि त्यो विदेशी दाजु होइन कहाँ जाने भनेर भन्यो। उसले भन्यो हेडसर भएको ठाउँ जाने भन्यो। अनि केटाले भन्नु ओहो डराएको थियो, ओहो अबदेखि म मेरो दिदीलाई कहिल्यै जिस्काउँ भनेर भन्यो। अनि केटीले भने ठुक्क तर दिदी भनिहाल्नु पर्छ, मैले त हेडसर भाडामा छुट्टी माग्न जाऊ भने त भगवान् जमाना काँडा कहाँ पुगिसक्यो अब त त्यस्तै हो। ल नाति अब के छ गाना सुनाउने हो भने भन्यो भिन नातिले, त गाना सुनौ, गाना सुनेपछि फेरि एउटा ब्रेकमा जाउँ ल, ब्रेकपछि फेरि जस्तो फरिन्जयमा भेटघाट हुने नै छ। चौबन्दीमा पाटुकी बाँध्या छैन भन्दैमा पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा चौबन्दीमा पाटुकी बाँध्या छैन भन्दैमा पखेरीमा जाने छैन भन्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ, म त नेपालको माया गर्ने छोरी मलाई मजस्तै माया चाहिन्छ, म त नेपालको माया गर्ने छोरी मलाई मजस्तै माया चाहिन्छ। वेलकम टु ब्याक अगेन प्रोग्राम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्र, म दिलुवा बाजे कल्लापारी विष्णु नाति। आमाले छोरासँग भनिन् बाबु स्याउ खाऊ भनिन्, छोरोले भन्यो खान्न भनौ, आमाले फेरि भनिन् बाबु केरा खाऊ भनिन्, छोरोले फेरि भन्यो खान्न, आमाले फेरि भनिन् बाबु अङ्गुर खाऊ, छोराले भन्यो खान्न, आमाले फेरि माया गरेर भनिन् बाबु अनार खाऊ, छोराले भन्यो खान्न। अनि आमालाई पनि साह्रै रिस उठ्यो, हो त तेरै बाउको गोटा गाछेस् के, अब तैँले पनि चप्पलै खान्छस् ल अरे। हे भगवान्, त्यसपछि कुरो के हो भन्दाखेरि, कुरो र कुलो भन्ने कुरो जता लो त्यति जान्छ, अब तपाईँलाई पनि थाहा छँदैछ होइन। अनि तपाईँलाई यसो रमाइलो चाहिँ नि कुराकानी गर्दै थिएँ, साँच्ची कता कता चाहिँ नि ध्यान चाहिँ नि के भन्छ विकेन्द्रीकरण जस्तो चाहिँ हुन्छ के अब त्यही बुझौँ न। कसो हौ कालो गरे नाति, नातिले हो भन्छन्। अनि एउटा भनेको यो मसँग आज बिहानै आएर गफ लगाए, हेर्नुहोस् बाजे हिजो राति मेरो छिमेकीमा एक केटाले उसको स्वास्नीलाई यस्तोसँग पिट्यो यस्तोसँग पिट्यो, मलाई साह्रै असह्य भयो। अनि त्यो केटालाई गएर के भने थाहा छ बाजे भनेको, अनि मैले भने के भनेछु भनेर भने, उसले भन्यो तँलाई नमर्दा केटा मान्छे भएर केटीमाथि हात उठाउँछस्, हिम्मत छ भने मर्दसँग झगडा गर, त जस्ता नलाग्यो धरतीको बोझ भनेर मैले मारसँग गाली गर्थेँ नि बाजे भन्नु। अनि मैले भने अनि तेरो छिमेकीको झगडा बन्द भयो त बाबु भनेर सोध्या त, खै बाजे त्यसपछि त के बो के थाहा भएन, मेरो होस खुल्ला त म हस्पिटलमा थिएँ भने त उसैले खाएछ पच राम धेरै के को धुलो खाएछ के को धुलो खाएछ। अनि अब त्यसपछि एउटा भिखारी व्यक्तिले बाटोमा नगद 100 रुपियाँ भेट्टाएछ होइन, अनि 100 पाएको उसलाई त ठुलो लागेछ। त्यसपछि 5-star होटलमा गयो, डिनर खायो, बिल आयो 6000 को, 100 रुपियाँ छ खल्तीमा, 6000 को बिल आएपछि उसले बसिदिन सकेन। त्यो देखेपछि होटलको म्यानेजरले पुलिसलाई बोलायो, अनि पुलिसले त्यसलाई लिएर गयो। अनि जब जेलमा पुगेको थियो भिखारीले त्यो 100 रुपियाँ पुलिसलाई घुस दियो अनि जेलबाट छुट्यो। 100 रुपियाँले 600 काम गर्छ 6000 काम गर्छ भने किन नगर्ने, आइडिया हो भने के भन्छ इन्डियाभन्दा आइडिया ठुलो हो भन्छन् क्या मान्छेले, त्यही भएर यो चाहिँ आइडिया चाहिँ भयो सागरको भएको भन्ने कुरो अब बुझ्न पर्दछ। अनि त्यसपछि कुरो के भन्छ भन्दाखेरि, अब कुरो तपाईँले चाहिँ नि ऊ गरिरहेको छु नि त। अनि शिक्षकले विद्यार्थीलाई भने, ले बाबु 20 x 5 भाग गर्दा कति हुन्छ भनेर सोधे। विद्यार्थीले भने यो त गाह्रो प्रश्न हो नि सर भन्यो। फेरि शिक्षकले भन्यो 20 काबी 5 बराबर बाँडियो भने कतिवटा एकजना भाग कतिवटा बच्छ भन्यो। फेरि विद्यार्थीले भन्यो सर यो त साह्रै घुमाउरो प्रश्न भयो नि सर, यो त भएन नि भन्यो। फेरि शिक्षक निराश हुँदै, मानौ 20 केटी 5 केटालाई बाँडियो भने एउटाको भागमा 20 केटी चाहिँ 5 भाग लगाउँदाखेरि एउटाको भागमा कतिजना पुग्छ ल भन कक्षाभरिका भए भरका विद्यार्थी एकै स्वरमा 4-4 पुग्छ सर अरे। यस्तो अनि एउटा केटा टाढीबाट माइक्रो चढेर नारायणघाट जान लागेको रहेछ, त्यत्तिकैमा आकाशबाट आवाज आयो यो गाडीमा नचढ एक्सिडेन्ट हुनेवाला छ भन्यो। केटा छक्क पऱ्यो, लो ठिकै छ भने त्योमा चढेन। फेरि अर्कोमा चढ्न लाग्यो, फेरि पनि त्यस्तै आवाज आयो, केटा फेरि पनि चढेन। एकछिनपछि अब त भएन, एउटा चाहिँ ट्याक्सीमा जानु पर्यो भने सौराज्यमा आइपुगेछ, त्यहाँ त लस्कर राख्छन् नि त ट्याक्सी के होइन, अनि त्यो त्यसमा चाहिँ टक्क चन्द लाग्यो, त्यसमा पनि आवाज आयो यमा दुर्घटना हुनेवाला छ। केटालाई साह्रै रिस थियो, अनि माथि फर्केर ठुलो सरले करायो, ऐ त को छ भन्यो। माथिबाट जवाफ आयो, म भगवान् हो बालक भनेर भन्यो। त्यसपछि झन् रिसायो त्यो केटा, ए त भगवान् बडो चाहिँ मलाई झस्काइरहेछस्, मैले आजभन्दा 1 पहिला बिहे गर्न लागेको बेलामा तेरो मुखमा खोइला किन खाँदा थिइस अरे। सबै कुराको जानकारी दिने भगवान्ले त्यति बेला चाहिँ किन जानकारी दिएन भनेर चाहिँ नि उ गरेर रहेछन् भन्ने कुरो बुझ्न पऱ्यो। अनि एकचोटि ऊ आयो क्या, अब भगवान्लाई सबैले खुसी बनाउने प्रयास गर्छन्, कोहीले लड्डु चढाउँछन्, कोहीले के चढाउँछन् होइन, अनि भगवान्लाई खुसी बनाउन आफ्नो प्रयास गरिरहेका हुन्छन्। अनि भगवान्लाई चाहिँ सबैभन्दा बढी रिस कति बेला उठ्छ भन्ने कुरो नेपालका पत्रकार ऋषि धमलालाई बुझ्न मन लागेको छ। त्यसपछि उनी सिधै भगवान्को पुगेछन् अनि सोधे, वास्तवमा सिधा कुरा प्रश्नसँग भन्दाखेरि तपाईँलाई कति बेला रिस उठ्छ, कहिले कहिले कहिले भनेर सोधे ऋषि धमलाले। अनि उनले भगवान्ले भने इन्टरभ्यूमा, हेर्नुहोस् ऋषिजी, वास्तवमा मलाई सबैभन्दा बढी रिस कति बेला उठ्छ भने जब कुनै केटी बिहे नगरिकन गर्भवती हुन्छन् अनि ती केटीकी आमाले भन्छन्, हे भगवान् तिमीले यो के गर्यो। त्यति बेला चाहिँ भगवान्लाई असाध्यै चाहिँ नि रिस उठ्दो रहेछ भन्ने कुरो पनि बुझियो। एउटा केटा बाइकमा जाँदै थियो, एउटै केटीलाई स्टाइल देखाउन खोज्दा ऊ बाइकबाट नराम्रोसँग लड्नु पऱ्यो। केटीले भनिन्, हे भगवान् तपाईँलाई केही चोट त लागेन नि भनेर केटाले भन्छ धुलो चक्दै गाउँदै, डन्ट वरी मैया, अय्या यो त मेरो बाइकबाट ओर्लिने स्टाइल हो अरे। अनि एउटा बुल्सन नाति थिए, बुल्सन नातिले चाहिँ नि साइकल कुदाउँदै थिए। पहिला उनले साइकलको हात छोडेर साइकल कुदाए अनि भने, एटलु बाजे हेर्नु त मेरो त हात नै छैन भने हात लुकाएर हेन्डल त्यत्तिकै साइकल कुदाए। एकछिनपछि फेरि त्यही नाति फर्केर आए अनि फेरि खुट्टा लुकाउँदै साइकल चलाएछन् अनि मलाई भन्छन्, एटलु बाजे हेर्नु त मेरो त खुट्टा पनि छैन भन। त्यसपछि खुट्टा पनि छोड्ने हात पनि छोड्ने गरेर चलाउन खोज्दाखेरि त्यो नाति नमजासँग लडे। लडेपछि सिधै पिचमा बजारेर माथिको दुईवटा बालकुनी दाँत झऱ्यो। त्यसपछि जुरुक्क उठेर दाँत छाउँदै, ए दुलु बाजे हेर्नु न मेरो त दुईवटा दाँतै छैन। त्यस्तो पनि हुँदो रहेछ भन्ने कुरो पनि हामीले यहाँनिर बुझ्न पऱ्यो। अब कुरो र कुलो जता लगे पनि जान्छ, हेर्नुहोस् अब कुरो त्यस्तै छ। त्यसैले एउटा व्यक्ति ज्योतिषीकोमा हात हेराउन गए अनि भने, महाराज मेरो विवाह कहिले होला भने। ज्योतिषीले भने, कहिले पनि हुँदैन। केटाले सोधे, किन महाराज भने त, तिम्रो विवाह होस् पनि कसरी, तिम्रो भाग्यमा सुख नै सुख लेखा छ, हुँदैन तिम्रो विवाह। त्यसपछि साधु सन्तले भने, मलाई त विवाहमा BMW मिलाएछ भने। अनि अर्कोले भन्यो, होइन तपाईँसँग त BMW कार त मैले कहिले पनि देखिनँ त भन्यो। अनि सन्तले भने, ए गधा, BMWका मतलब BMW कार होइन, बहुत मोटी वाइफ हो अरे। यहाँ पनि हाँसो भयो क्या एकछिन। अनि त्यसपछि अब मर्निङ वाक गर्दाखेरि कुनै पनि मान्छे दौडिँदाखेरि ढङ्गसँग चाहिँ नि दौड्यो भने 1, 2, 3, 4 भनेर हिँड्छन् अरे। तर अचानक मर्निङ वाक गर्ने अर्को केटी भेट्यो भने उसको गन्ती 1 होइन 97 सुरु हुन्छ अरे, 97, 98, 99, 100 अरे क्या। यस्तै छ अब आजको लागि चाहिँ टक्कसँग ल है बाजे तिम्रो पनि बेला आऊ भनेको छ विष्णु दादीले। अब आम्दा जाँदा लामला पिरेती टाढा नबन्नु होला, पढाइ नबन्नु होला, डुलुवा बाजेलाई पनि चाहिँ पढाइ नथाल्नु होला। अब भोलि फेरि जस्तो फरि हाँसी मजा केन्द्रमा तपाईँहरू भेट चाहिँ टक्क भइहाल्नेछ। कल्लो परिवार सघाउने विष्णु दादीले धन्यवाद। जस्तो फरि हाँसी मजा केन्द्रबाट डुलुवा बाजे पनि बिदा हुन्छु, नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।